कति अभाग छु सानुमा दुखै दुखले घेरिराख्छ कति अभागी रहेछु सानुमा दुखै दुखले घेरिराख्छ घेरिराख्छ कति दिया यो आरज़ू को जिंदगी सी दिया ईश्वर ले मेरा नेता हेरी राखो कती अभागी रही छु सानु म दुखै दुखले Yeah.